हामीले भोलिसम्म राखेका छौँ। आज पनि दिनभर हामी अनौपचारिक छलफल गर्छौँ। आज चाहिँ पहिलेका विषयगत समितिहरूमा भएका छलफल र नटुङ्गिएका केही विषय थिए, त्यसमा छलफल गऱ्यौँ र केही हाम्रा सहमति बनेका छन्। तीमध्ये सङ्कटनकालीन व्यवस्थामा राष्ट्रपति र उपराष्ट्रपति सम्बन्धी जुन व्यवस्था छ त्यसबारे आज हामीले निर्णय गरेका छौँ। त्यसअनुसार नयाँ संविधान बनेपछि एक महिनाभित्र तत्काल विद्यमान व्यवस्थापिका संसदले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्नेछ र उहाँहरूको कार्यकाल चाहिँ यो संविधान बमोजिम अर्को निर्वाचनबाट राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन नभएसम्म रहनेछ भन्ने व्यवस्था चाहिँ हामीले गरेका छौँ। यो विषयमा सहमति भएको छ। अन्य विषयमा चाहिँ हाम्रो जस्तो शासक स्वरूप संहिता ल्याउनको लागि होइन, हामी आज पनि सक्नु